السلام علیکم ورحمۃ اللہ وبرکاتہ. بسم اللہ الرحمن الرحیم. الصلاۃ والسلام علی رسول الکریم. الحمدللہ. آج ہم انشاءاللہ الحدیث الثامن وعشرون یعنی حدیث نمبر 28 دیکھتے ہیں. آئیے اس کی طرف بڑھتے ہیں. اور یہ حدیث بھی جس طرح پچھلی احادیث تھیں اسی طرح یہ بھی اپنے اندر ایک پیغام ہمارے لیے لیے ہوئے ہے. جی تو ان ابی نجی عن ارباد ابن ساریہ رضی اللہ عنہ, ان سے یہ روایت ہے. قالا فعل ماضی ہوا, اس کا فائل ہے تو وہ کیا ہے؟ ابی ندیج, ارباد ان کا نام تھا. وعظنا رسول اللہ صلی اللہ علیہ وسلم موعظتن. وعظ فعل ماضی, وعظ یعظ باب ضرب سے وعظ کرنا نصیحت کرنا, نامفعول, اور رسول اللہ صلی اللہ علیہ وسلم فائل. رسول اللہ صلی اللہ علیہ وسلم نے ہمیں وعظ کیا, نصیحت کی, اور موعظتن اس کی یعنی تاکید کے لیے کہ بڑی زبردست نصیحت کی. وجلت منہ القلوب, وجلا وجلت فعل ماضی, قلوب یہ فائل ہو گیا. وجلت کا واحد مونس اس لیے ہے کہ غیر عقل کی جمع ہے, اور منہا میں ہا کدھر جا رہا ہے؟ اس موعظتن کی طرف. سو اس نصیحت کے ذریعے یعنی اس وعظ کی وجہ سے دل جو ہے وہ کانپ اٹھے, ٹریمبلڈ, ہرٹ ٹریمبلڈ. سو وجلت منہ القلوب وزرفت منہ العیون. ذرفت فعل ماضی, واحد مونث کا صیغہ, چونکہ عیون اس کا فائل ہے. آنکھوں کا بہہ پڑنا, آنسوؤں کا نکل آنا. وزرفت منہ العیون, اس سے یہ پھر ہا پھر وہی یعنی اس وعظ سے ذرفت منہ العیون, آنکھیں بہ پڑی, آنسوؤں سے بہ پڑی, آنسو گرنا شروع ہو گئے. فقلنا, پس نحن فائل, ہم نے کہا, فعل ماضی کا صیغہ, ہم نے عرض کیا, یا رسول اللہ, اے اللہ کے رسول, یا کی وجہ سے, کأنها موعظۃ مودع. کأنها, ہا اسم کأنہ, گویا کے. سو کأنہ, سو ہا اسم کا انا یہ خبر ہے, موعظۃ مودع یہ مرکب اضافی ہو گیا, ہا پھر وہی موعظہ کی طرف. کأنہا موعظۃ مودع, مودع کا مطلب البدائی. ہمیں ایسا لگتا ہے گویا کہ یہ البدائی وعظ ہے, البدائی وعظ ہے. پھر کیا کہا؟ فاوصینا, اوصا یوصی باب افعال, واو صاد یا مادہ, وصیت کرنا. فاوصینا, اوسی انت فائل امر کا صیغہ, نا مفعول, آپ ہمیں وصیت کیجئے. قال فعل ماضی ہوا فائل, جو کہ رسول اللہ صلی اللہ علیہ وسلم ہے. آپ نے فرمایا, اوصیکم بتقوی اللہ عز وجل والسمع والطاعت, میں تم سب کو وصیت کرتا ہوں. اوسی انا فائل فعل مضارع, کم مفعول, کس چیز کی نصیحت کرتا ہوں متعلق؟ بتقوی اللہ مرکب اضافی, اللہ تعالیٰ کا تقوی, عز و جل صفت اللہ تعالیٰ کی, وسمعی اور سمعی و طاعتی. السمعی و طاعتی یعنی سمع و طاعت کہتے ہیں کہ حکم کی بجا آوری لانا, یعنی جو حاکم ہو وہ جو حکم دے اس کو تسلیم کرنا, اسے کہتے ہیں السمع و طاعت. جی تو یہ بیسیکلی ایکچولی میں جو مجھے لگتا ہے کہ یہ جو ہے اوصیکم بتقوی اللہ والسمع والطاعت وان تأمر علیکم عبد, ان شرطیہ ہے. تأمر فعل ماضی, اس کا فائل ہے عبد. عبد کا مطلب یہاں بندہ نہیں بلکہ ایک غلام کے لیے لیا گیا ہے, غلام یعنی مملوک جو غلام تھا. سو وَإِن تَأَمَّرَ عَلَيْكُمْ عَبْدٌ, چاہے تم پر کوئی غلام ہی کیوں نہ حاکم بن جائے. تَأَمَّرَ حاکم بن جانا, یعنی تَأَمَّرَ خَالِدٌ, خالد حاکم بن گیا. سو اللہ تعالیٰ کے نبی صلی اللہ علیہ وسلم کیا فرمایا؟ اُوصِيكُمْ بِتَقْوَى اللَّهِ عَزَّ وَجَلَّ وَالسَّمْعِ وَالطَّاعَةِ, میں تمہیں اللہ کے تقوی کی وصیت کرتا ہوں اور سمع و طاعت کی بھی وصیت کرتا ہوں. اس لیے یہ با حرف جر کا عطف ہو رہا ہے, سمع اور طاعت مجرور ہے. کیوں؟ وَإِن تَأَمَّرَ عَلَيْكُمْ عَبْدٌ, چاہے تم پر کوئی غلام ہی حاکم کیوں نہ بن جائے. پھر آگے اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, فَإِنَّهُ مَنْ يَعِشْ مِنْكُمْ, ہوا اسم انہ بن گیا, من شرطیہ, من یعش یہ ہے آشے, آ, आशा यईशु इसका मतलब जिंदगी गुजारना, इसे कहते हैं ना जिंदगी गुजारना, आशा यईशु। सो यईशु से ये या ड्रॉप हुआ क्योंकि मन था, मन ने शीन को मजजूम किया, दो मजजूम इकट्ठे हुए, या ड्रॉप हो गया। सो आशा यईशु, सो फइन्नहु मन यईश मिनकुम, यानी हुआ इसका फाइल जो मन की तरफ है, बस तुम में से जो जिंदगी गुजारेगा, फसा यरा इख्तिलाफन कसीरन, पस अनकरीब, सीन मुस्तकबिल के लिए, यरा फेल मुजारे हुआ फाइल, वो कौन है, वही जो जिंदगी गुजारेगा, फसा यरा इख्तिलाफन कसीरन, मफ़ऊल मुरक्कब तौसीफी है, बहुत सारा इख्तलाफ देखेगा। अब इख्तलाफ जब हो तो करना क्या है, फअलैकुम, अलैकुम मतलब लाजिम कर लेना, अलैकुम बिसुन्नती, मेरी सुन्नत को लाजिम पकड़ लेना, वसुन्नतिल खुलफाइर राशिदीन अल महदीजीन, और किसकी सुन्नत, ये अलैकुम ये बार फजर यहां भी उसका इफेक्ट आया, सुन्नतिल खुलफाइर राशिदीन, खुलफाए राशिदीन की सुन्नत को भी लाजिम कर लेना, अल महदीजीन उन खुलफा की सिफ्त है, कैसे, हिदायत याफ्ता खुलफा, खुलफाए राशिदीन। हाँ जी, सारी तो बहस ही रसूलुल्लाह सल्लम ने खत्म कर दी। चले मैं बीच में बताता चलता हूं कि ये जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो हुक्म दिया है ना, उलमा इसके बारे में फरमाते हैं कि इससे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो उम्मत में जो इख्तलाफ और जो लड़ाई झगड़ा पैदा होने के चांस थे ना, उसको खत्म किए हैं। कि तुम पर अगर कोई गुलाम भी हाकिम बन जाए ना, तुम्हें बुरा लग रहा है, लेकिन तुम सब्र से क्या करना, असम वत्ता, उसके हुक्म को मानना और कोई इख्तलाफ खड़ा करके लड़ाइयां शुरू ना कर देना। फिर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने आगे एक नसीहत की कि फइन्नहु मन यईश मिनकुम, तुम में से जो जिंदा रहेगा, फसयरा इख्तलाफन कसीरन, बहुत सारा इख्तलाफ देखेगा। जब यह सूरत हाल पैदा होगी तो करना क्या है, फअलैकुम बिसुन्नती व सुन्नतिल खुलफाइर राशिदीन अल महदीजीन, तो मेरी सुन्नत और मेरे खुलफा जो हिदायत याफ्ता हैं खुलफा राशिदीन, उनकी सुन्नत को लाजिम पकड़ना, उनकी सुन्नतों पर अमल करना। फिर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अद्दू अलैहा बिन नवाजिजी, अद्दा या उद्दू बाब नून से, यानी नोच लेना, नवाजिज, नवाजिज कहते हैं ये दाढ़ों को, यानी दाढ़ों से, ये जो हमारे दाढ़ों के साथ, सॉरी, ये जो नोकीले दांत होते हैं ना जिनसे हम गोश्त को उखेड़ पचेड़ करते हैं, सो अद्दू अलैहा बिन नवाजिजी, सो वो जो वो दांत हैं उनके जरिए उसको, ये हाथ क्या, उस सुन्नत की तरफ उनको थाम लेना, जोर से जकड़कर, यानी उससे इधर उधर ना होना, वह इयाकुम बचकर रहना, इयाकुम ये इसमें फेल अमर है, अलैकुम भी इसमें फेल अमर है, इयाकुम के बाद वा जो वाव आता है ये बता रहा, साबित कर रहा होता है कि ये इसमें फेल अमर है, इयाकुम व मुहदसातिल उमूरी, मुहदसातिल उमूरी नई बातें, बिदअतें, व इयाकुम व मुहदसातिल उमूरी नई बातों से बचते रहना, फइन्न कुल्ल मुहदसतिन इस्मु इन्ना, हर नई बात बिदअतुन बिदअत है, व कुल्लु बिदअतिन दलालतुन, और हर बिदअत गुमराही है। तो जी हदीस मुकम्मल हो गई। सो उम्मीद है आपको, बस इसमें जो सबसे बड़ा पैगाम मेरे बहनों मेरे भाइयों है, इख्तलाफ का मामला तो चल रहा है, अलैकुम बिसुन्नती, रसूलुल्लाह सल्लम ने फरमाया मेरी सुन्नत, अलैकुम बिसुन्नती मेरी सुन्नत, व सुन्नतिल खुलफाइर राशिदीन अल महदीजीन, खुलफा की सुन्नत को, अद्दू अलैहा बिन नवाजिजी पकड़ लो, व इयाकुम व मुहदसातिल उमूरी नई बातों से बचना, नई बातों से बचना, कैसे बताएं, कैसे बताएं, समझ नहीं आती है। थोड़ा बहुत दीन का समझ रखने वाले भी ऐसी बातें करते हैं बस औकात कि दिल दुखता है कि अल्लाह के नबी बार बार फरमा रहे हैं इय्याकुम व मुहदसातिल उमूरी, ये नई बिदतों से बचना, ये मौलवियों के ड्रामों से बचना, ये जो तुम्हें नए नए बताते हैं, हर वो चीज जो दीन में घड़ी गई है, जो सहाबा ने जिस पर अमल नहीं किया, वो बिदत है, वो बिदत है, वो बिदत है, वो कुल बिदअतिन दलालतुन, हर बिदत गुमराही है, हर बिदत गुमराही है। अल्लाह करे ये बात हमें समझ आ जाए, अल्लाह करे ये बात हमें समझ आ जाए, ये मौलवियों की बिदतों की तारीफों पर मत जाएं। हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्लियर कट, अलैकुम बिसुन्नती मेरी सुन्नत को पकड़ना, وسنت الخلفاء الراشدین, اور خلفاء راشدین کی سنت کو پکڑنا. کیسے پکڑنا؟ عدو بالنواجذ, العدو علیہا بالنواجذ, جکڑ لو, نوچ لو ان کو, پکڑ لو, ہلنے نہ پائیں. وَإِيَّاكُمْ, بچ کے رہنا, وَالْمُحْدَثَاتِ الْأُمُورِ, یہ نئی باتیں, یہ نئی ہزاروں نئی باتیں گھڑی ہوئی ہیں. کون سا گھر ایسا نہیں ہے جس میں بدعتیں نہیں ہو رہی ہیں؟ ان کو بتاؤ جی فلانا مولوی کہندا ہے, فلانا امام نے کہا, فلانے کتاب جی لکھا, فلانا یوں ہے. جو بات ہمارے صحابہ پر نہیں پہنچتی وہ بدعت ہے. پھر آگے سے کہتے جی اے بجلی بھی تو بدعت ہے, انہوں نے تو نہیں استعمال کی تھی. وہ بے وقوف, تمہیں کس نے کہا ہے کہ بجلی بدعت ہے؟ بجلی کے بارے میں کوئی حدیث موجود ہے؟ یہ تو دنیا کی چیز ہے, اس کا دین سے کوئی لینا دینا نہیں. تم نے نہیں استعمال کرنی, نہ کرو. جو چیز دین سے جڑی ہے اس پہ بدعت آئے گی, جس کو تم ثواب کا کام سمجھ کے کہتے ہو کہ جی یہ ثواب کا کام ہے, یہ جی 40واں ثواب کا کام ہے, یہ جی 3جا ثواب کا کام ہے, یہ جی جمعراتیہ ساتھ ثواب کا کام ہے, یہ جی سالانہ عرس منانا ثواب کا کام ہے, یہ جی قبروں پہ پھول چڑھانا ثواب کا کام ہے, قبروں پہ چادریں ٹھوکنا ثواب کا کام ہے, یہ مزاروں پہ سجدے ٹیکنا ثواب کا کام ہے, یہ صحابہ نے کیا؟ کسی ایک صحابی سے یہ چیزیں ثابت ہیں؟ نہیں ہے. تو پھر جان لو کل بدعت دلالت و کل دلالت فی النار, ہر گمراہی آگ کا ایندھن بنے گی. او بھائی بچا لو خود کو, یہ مولویوں کے بہانوں سے نکل آؤ, خدا کے واسطے, اللہ کا واسطہ ہے, خود کو نکالو اس مصیبت سے, جڑ جاؤ نبی صلی اللہ علیہ وسلم کی سنت کے ساتھ, صحابہ کی سنت کے ساتھ, فلاح پا جاؤ گے. مولویوں کے پیچھے چلے تو جدھر یہ جائیں گے تم بھی ادھر ہی جاؤ گے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. اللہم صلی علی سیدنا و مولانا محمد وعلی آلہ واصحابہ وبارک وسلم تسلیما کثیرا. آمین یا رب العالمین.